तिम्रो सिउँदो चाहन्छु भर्नलाई, तिमी सँगै जिउन र मर्नलाई, यो मुटुको धड्कन बन्नु ल, माया गर्छु जीवन भर तिमीलाई, बिन्ती गर्छु नैन भन्नु ल, चाहन्छु भर्नलाई, तिमी सँगै जिउन र मर्नलाई, यो मुटुको धड्कन बन्नु ल, माया गर्छु जीवन भर तिमीलाई, बिन्ती गर्छु नैन भन्नु ल, माया गर्छु जीवन भर तिमीलाई, बिन्ती गर्छु नैन भन्नु ल, I'm not afraid.